कि होता अगर जमीन पर साया रसूल का, होता अगर जमीन पर बोलो साया रसूल का, सबने कहना है रसूल का, होता अगर जमीन पर बोलो साया रसूल का, होता अगर जमीन पर साया रसूल का, होता अगर जमीन पर साया रसूल का, फिर पाओ उम्मती कहाँ, फिर पाओ उम्मती कहाँ, फिर पाओ उम्मती कहाँ, बोलो रखता रसूल का, फिर पाओ उम्मती कहाँ, रखता रसूल का, और पढ़ते हैं यूं यूं तो गैर भी कलिमा रसूल का, पढ़ते हैं यूं तो गैर भी कलिमा रसूल का, जन्नत उसे मिले, अरे जन्नत उसे मिलेगी जो होगा रसूल का, जन्नत उसे मिलेगी जो होगा रसूल का, जन्नत उसे मिलेगी जो होगा रसूल का, आशिक होगा उसे जन्नत मिलेगी, क्योंकि वैसे तो पढ़ते हैं लोग कलमा लेकिन दिल से पढ़े कि पढ़ते हैं यूं यूं तो गैर भी कलमा रसूल का, पढ़ते हैं यूं तो गैर भी कलमा रसूल का, जन्नत उसे मिलेगी, जरा जोर से कहिएगा, जन्नत उसे मिलेगी जो रसूल का, हाथों को उठा कर कह दे, जन्नत उसे मिलेगी जो रसूल का, जन्नत में मोहम्मद मुस्कुराते जाएंगे, फूल रहमत के गिरेंगे हम उठाते जाएंगे, और खुल्द में होगा हमारा दाखिला इस शान से, या रसूल अल्लाह का नारा लगाते जाएंगे, तो जन्नत उसे मिलेगी जो रसूल का, जन्नत उसे मिलेगी जो रसूल का, जब जनाजा जा रहा होता शबीर भाई तो लोग बड़ा एहतराम करते हैं, आपने देखा है कोई बैठा होता तो खड़ा हो जाता है, कोई अपनी कन्वेंस में जा रहा है तो रुक जाता है, कहता है कि यार जनाजे को जाने दो, क्यों? बहुत ही खूबसूरत शेर शायर ने कहा कि करते हैं एहतराम जनाजा का इसलिए, करते हैं एहतराम जनाजा का इसलिए, वो जा रहा है देखने बोलो वो जा रहा है, देखने चेहरा रसूल का वो जा रहा है, देखने बोलो चेहरा रसूल का वो जा रहा है, देखने चेहरा रसूल का। और ये सुना है कि बहुत गौर अंधेरी होगी हर कब्र का खौफ न रखना दिल दिल दिल कब्र का खौफ न रखना ऐ दिल, क्योंकि वहां सरकार के चेहरे की ज़ियारत होगी, कब्र का खौफ न रखना ऐ दिल वहां सरकार होगी। वो जा रहा है देखने चेहरा रसूल का, वो जा रहा है देखने चेहरा रसूल का। मौला अली मुश्किल कुशा حضرت علی کرم اللہ وجہہ کریم جب دنیا میں تشریف لائے تو آنکھیں بند کی تھی، آنکھیں کھول نہیں رہے، آنکھیں بند تھی نہیں کھول رہے، سب پریشان حضور کی بارگاہ میں لے گئے صلی اللہ علیہ وسلم۔ جیسے حضور کی پیاری پیارے نورانی عرفانی ہاتھوں میں تشریف لائے فوراً آنکھیں کھول دی اور سب سے پہلے حضور صلی اللہ علیہ وسلم کا دیدار کیا، تو شاعر نے کہا کہ دنیا کو دیکھنا بھی گوارا نہیں کیا، ارے دنیا کو دیکھنا بھی گوارا نہیں کیا جب تک علی نے دیکھا نا، جب تک علی نے دیکھا نا، جب تک علی نے دیکھا نا چہرہ رسول کا، جب تک علی نے دیکھا نا چہرہ رسول کا، جب تک علی نے دیکھا نا چہرہ رسول کا، نعرہ رضا کا لگتا ہے رضا کا لگتا ہے دنیا میں، اس لیے ہر جگہ جائیں پوری دنیا میں جائیں رضا رضا کیوں ہو رہا ہے کہ جو دامن مصطفیٰ سے لپٹا یگانا ہو گیا، ارے جس کے حضور ہو گئے اس کا زمانہ ہو گیا۔ واقعی جو سچا عاشق ہوتا ہے اس کا خود بخود چرچا ہو جاتا ہے۔ اعلیٰ حضرت فرماتے ہیں اے رضا ہر کام کا ایک وقت ہے، دل کو بھی آرام ہو ہی جائے گا اور مٹتے مٹتے نام ہو ہی جائے گا۔ کہہ دیں سبحان اللہ، بے نشانوں کا نشان مٹتا نہیں، مٹتے مٹتے نام ہو ہی جائے گا۔ اللہ اکبر، تو کیوں لگتا ہے ہر جگہ آپ جائیں مصطفیٰ جان رحمت پہ لاکھوں سلام، کتنا پیارا سلام ہے، آپ نے سب جگہ سنا ہوگا، تو کیوں ہے یہ؟ کیونکہ آپ سچے عاشق رسول صلی اللہ علیہ وسلم تھے، واقعی اسی لیے نعرہ لگتا ہے۔ شاعر نے بہت خوبصورت شعر لکھا کہ نعرہ رضا کا لگتا ہے دنیا میں، اس لیے احمد رضا کے لب پہ تھا، احمد رضا کے لب پہ تھا، بولو نعرہ رسول کا، احمد رضا کے لب پہ تھا نعرہ رسول کا احمد رضا کے لب پہ تھا نعرہ رسول کا میرے خواجہ نے ایسا ڈنکا بجایا رسول کا خواجہ نے ایسا ڈنکا بجایا رسول کا ارے لگوایا پنڈتوں سے بھی نعرہ رسول کا لگوایا پنڈتوں سے بھی نعرہ رسول کا لگوایا پنڈتوں سے بھی نعرہ رسول کا پڑھوایا 90 لاکھ کو کلمہ رسول کا پڑھوایا 90 لاکھ کو پڑھوایا 90 لاکھ کو کلمہ رسول کا ہوتا اگر زمین پر سایہ رسول کا تو پھر پاؤں امتی کہاں رکھتا رسول کا